तपाईं सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार, समाचार सूचना र मनोरञ्जनको संसार। यो हो अनलाइन रेडियो हाम्रो संसार। लग अन गर्नुहोस् www.radiohamrosansar.com। निरन्तर तपाईँको साथमा। पढाइको सिन्दुर हालेर गयौ, यो मेरो जीवन गालेर गयौ। पढाइको सिन्दुर हालेर गयौ, यो मेरो जीवन गालेर गयौ। सम्हाल्न भनी दिए यो मुटु, सम्हाल्न भनी दिए यो मुटु, छिया छिया पारी फालेर गयौ। पढाइको सिन्दुर हालेर गयौ, तिम्रै हुँ भनी खाकी थियौ कसम, तिम्रै हुँ भनी खाकी थियौ कसम, अर्कैलाई मनमा पालेर गयौ। पढाइको सिन्दुर हालेर गयौ, गर्छु नि माया सधैँलाई भन्दै, गर्छु नि माया सधैँलाई भन्दै, फाटेको मुटु टालेर गयौ। पढाइको सिन्दुर हालेर गयौ, खरानी जस्तै भएँ म आज, खरानी जस्तै भएँ म आज, जिउँदो यो लास बालेर गयौ। पढाइको सिन्दुर हालेर गयौ, यो मेरो जीवन गालेर गयौ। नमस्कार, यिनै सुन्दर शब्दलहरी गजलांश सँगसँगै अनलाइन रेडियो हाम्रो संसार र पिएनएन रेडियोको साप्ताहिक प्रस्तुति गजल संसारको प्रखाइमा रहनुभएका सम्पूर्ण गजल अनुरागी, गजल पारखी साथै अनलाइन रेडियो सुनेर बसिरहनुभएका सम्पूर्ण मनहरूप्रति हार्दिक स्वागत गर्दछु। प्रत्येक सोमबार साँझको 5 बजेदेखि 6 बजेसम्म तपाईँले सुन्दै आइरहनु भएको छ अनलाइन रेडियो कार्यक्रम गजल संसार। 2069 मङ्सिर महिनाको आज 18 गते सदाझैँ आज पनि तपाईँले नै लेखी प्रेषित गर्नुभएका गजल रूपी शब्दहरू समेट्न आइसकेकी छु म, यही कार्यक्रम सञ्चालिका शान्ति पाखरिन, र मलाई प्रविधि संयोजनमा साथ दिँदै हुनुहुन्छ उद्धव तामाङले। रेडियो हाम्रो संसार र पिएनएन रेडियो तपाईँले संसारको कुनै पनि कुनामा बसेर सुन्न सक्नुहुनेछ। त्यसको लागि तपाईँले लगन गर्नुपर्नेछ www.radiohamrosansar.com। यदि तपाईँले यस अनलाइन रेडियोको साप्ताहिक कार्यक्रम गजल संसारको रेकर्ड पुनः सुन्न चाहनुहुन्छ भने तपाईँले लगन गर्नुपर्नेछ www.chisapaninepalblogspot.com, www.mohanbihaniblogspot.com, www.nqkhabar.com, www.radiohamrosansar.com, www.sahityasansar.com, www.drishtinepal.com, www.shantipakhrin.com र यस कार्यक्रमको छुट्टै पेज गजल संसारमा पनि गएर सुन्न सक्नुहुनेछ। साथै तपाईँले यस कार्यक्रमलाई डाउनलोड पनि गर्न सक्नुहुनेछ। यो जानकारी सँगसँगै आज पनि तपाईँले नै कोरेर मेल गरी प्रेषित गर्नुभएका थुप्रै थुप्रै गजलहरू मेरो साथमा रहेको छ, र गएको हप्ता जुन मैले साभार गर्न नसकेका गजलहरू पनि रहेको छ मसँग। यो गजल सँगसँगै केही साङ्गीतिक गजलहरू पनि लिएर आएकी छु। म करिब तपाईँसँग 1 घन्टा रहनेछु। आशा छ सदाझैँ आज पनि तपाईँले मेरो साथमा बसेर मलाई साथ दिनुहुनेछ भन्ने यही दृढ सङ्कल्पका साथ आजको यस कार्यक्रमको ढोका उगार्न चाहन्छु। सुरुमा मैले साभार गरेको गजल थियो बिछोड कपिल वस्तुका स्रष्टा राजु चालिसेजीको गजल। उहाँले हाल यो गजल दुबईदेखि लेखेर प्रेषित गर्नुभएको थियो। राजुजीको बारेमा भन्नुपर्दा उहाँ एक नव जल्दो बल्दो होनहार गजलकार हुनुहुन्छ। विगत केही वर्षदेखि नै मैले उहाँका गजलहरू पढ्ने गरेको थिएँ। उहाँका गजलहरू प्राय सरल भाषामा लेख्नुहुन्छ उहाँले। जुन भाषा नयाँ गजल लेख्ने गजल सर्जकहरूलाई बुझ्न कुनै कठिन पर्दैन। चालिसेजीको गजल निकै मार्मिक हुन्छन्, जस्तो कि आजको यो गजल पनि निकै मार्मिक बनेको छ। वेदनाले भरिएको छ यो गजल। हामीलाई यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा राजुजीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। यस्तै गरी मेरो हातमा अरू पनि थुप्रै थुप्रै गजलहरू रहेको छ, र म बिस्तारै बिस्तारै सबै गजलहरू साभार गर्नेछु। अहिलेलाई भने यो साङ्गीतिक आवाजले सजिएको गजल तपाईँ माझ पस्किन चाहन्छु। मैले यो दिलभरि सजाएँ उसैलाई, देवता सम्झे फुल चढाएँ उसैलाई। हजुर, यही साङ्गीतिक गजल। अब माया मार्यो होला, पराईको हात थामी अंगालोमा पार्यो होला। धेरै भयो छुटेको नि, अब माया मार्यो होला, पराईको हात थामी अंगालोमा पार्यो होला। चिट्ठी पनि पठाइनौ, बिर्स्यौ कि माया हाम्रो, चिट्ठी पनि पठाइनौ, बिर्स्यौ कि माया हाम्रो, त्यो मनको बास बस्ने ठाउँ अन्तै सार्यो होला। धेरै भयो छुटेको नि, अब माया मार्यो होला। दुखला भने सम्हालेर राखेका ती मुटुहरू, दुखला भने सम्हालेर राखेका ती मुटुहरू, आधा आधा गराएर फेरि पनि फार्यो होला। धेरै भयो छुटेको नि, अब माया मार्यो होला। भेलबारी साउनको पार गर्ने लक्ष्य छोडी, भेलबारी साउनको पार गर्ने लक्ष्य छोडी, बगरमा एक्लै छोडी खोला पारी तर्यो होला। धेरै भयो छुटेको नि, अब माया मार्यो होला। दुई पाटा भइसके खाएका ती बाचा हाम्रो, दुई पाटा भइसके खाएका ती बाचा हाम्रो, सँगै हिँड्ने बाटो पनि मेरो लागि बार्यो होला। धेरै भयो छुटेको नि, अब माया मार्यो होला, पराईको हात थामी अंगालोमा पार्यो होला। पुनः स्वागत गर्दछु। यो साङ्गीतिक आवाज पश्चात साभार गरेको गजल थियो खोटाङ स्थायी निवासी गजलकार रविन प्रधान प्रतीकजीको गजल। हाल उहाँले यो गजल दोहा कतारदेखि लेखेर प्रेषित गर्नुभएको थियो। वास्तवमै मलाई उहाँको यो गजल साह्रै राम्रो लाग्यो र प्रधानजीको यो गजल पढेर मलाई पनि गजलको उत्तर दिन मन लाग्यो। छोटो उत्तर म पनि गजलबाटै दिन चाहन्छु। जोडेको नाता तोड्न सक्दिनन् उनले, पराईको घुम्टो ओढ्न सक्दिनन् उनले, जोडेको नाता तोड्न सक्दिनन् उनले, पराईको घुम्टो ओढ्न सक्दिनन् उनले, तपाईँ प्राण तपाईँ संसार भन्दै बाँच्दैछिन्, त तपाईँ प्राण तपाईँ संसार भन्दै बाँच्दैछिन्। घातको चिनो छोड्न सक्दिनन् उनले, जोडेको नाता तोड्न सक्दिनन् उनले। एउटै रहेछ तपाईँ दुवैको यात्राहरू पनि, एउटै रहेछ तपाईँ दुवैको यात्राहरू पनि। बिचैमा यात्रा मोड्न सक्दिनन् उनले, जोडेको नाता तोड्न सक्दिनन् उनले, पढाएको घुम्टो ओढ्न सक्दिनन् उनले। साँच्चै प्रतीकजी, यदि कसैले साँचो माया गर्छ भने कहिले पनि तोड्न सक्दैन, न त कुनै आँधीहुरीले नै उडाउन सक्छ। अमर र अब्बल हुन्छ यो माया। यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु प्रतीकजीप्रति। यस्तै मेरो हातमा अर्को गजल रहेको छ, जुन गजल लेखेर प्रेषित गर्नुभएको छ साहित्य अनुरागी हरि सिंह मालमुस्कानजीले। गोकुलेश्वर बैतडीका स्थायी निवासी मुस्कानजीको यो गजल पश्चात म फेरि पनि तपाईँहरूमाझ अर्को साङ्गीतिक आवाजले सजिएको गजल पस्किनेछु। तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ, दुनियाँको कामै यही हो जति जल्छ जल्न देऊ। हजुर, म यही साङ्गीतिक गजल राख्नेछु, अहिलेलाई भने मुस्कानजीको यो गजल। यति धेरै माया दियो लुकाउनलाई ठाउँ छैन, दुखेको यो आलो घाउ दुखाउनलाई ठाउँ छैन। यति धेरै माया दियो लुकाउनलाई ठाउँ छैन, दुखेको यो आलो घाउ दुखाउनलाई ठाउँ छैन। उकाली र ओह्रालीमा तिमीसँगै रमाउँदा, उकाली र ओह्रालीमा तिमीसँगै रमाउँदा, दिएका तिम्रा गुण चुकाउनलाई ठाउँ छैन। यति धेरै माया दियो लुकाउनलाई ठाउँ छैन, आफूभन्दा बढी माया तिमीलाई गर्थे काली, आफूभन्दा बढी माया तिमीलाई गर्थे काली, बाटेका ती प्यारका डोरी पुकाउनलाई ठाउँ छैन। यति धेरै माया दियो लुकाउनलाई ठाउँ छैन, कति रोए जीवनमा तिम्रो साथ नपाउँदा, कति रोए जीवनमा तिम्रो साथ नपाउँदा, अनमोल यी आँसु सुकाउनलाई ठाउँ छैन। यति धेरै माया दियो लुकाउनलाई ठाउँ छैन, गाउँदेखि सहरसम्म कुरा काटे सबले यहाँ, गाउँदेखि सहरसम्म कुरा काटे सबले यहाँ, समाजमा झुक्यो सिर झुकाउनलाई ठाउँ छैन। यति धेरै माया दियो लुकाउनलाई ठाउँ छैन, दुखेको यो आलो घाउ दुखाउनलाई ठाउँ छैन। चर्चा चल्छ चल्न देऊ दुनियाको कामै हो दुनियाको कामै हो जति जल्छ जल्न देऊ तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ हजुर यो साङ्गीतिक गजल पसार फेरि पनि तपाईँलाई स्वागत गर्दछु तपाईँले भर्खर मात्र रेडियो अन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसारको साप्ताहिक कार्यक्रम गजल संसार गजल कसरी सुरु भयो त धेरै स्रष्टाको जिज्ञासा पनि हुन सक्छ एउटा देशमा राजकुमार र राजकुमारीको भेट भएछ अनि राजकुमारले राजकुमारीलाई मन पराउन थालेछ र माया गर्न थालेछ त्यस्तै गरी दिनदिनै राजकुमारीलाई भेट्न जाने क्रम जारी रहन्छ राजकुमारको साथमा एउटा सेतो गुलाब लिएर त्यही गुलाब सधैँभरि राजकुमारीको हातमा दिने गर्दथ्यो राजकुमारले तर राजकुमारीलाई भने रातो गुलाब साह्रै मनपर्थ्यो अनि राजकुमारीले भनेछिन् मलाई रातो गुलाब ल्याएर दिनुहोस् न अनि म तपाईँको सदा सदा हुनेछु यही भनी बाचा खाएछन् राजकुमारीले राजकुमारले पनि हुन्छ म रातो गुलाब लिएर मात्रै तिमीलाई भेट्न आउँछु भनी आफ्नो बाटो लागे तर राजकुमारको दरबार वरिपरि सबै सेतो गुलाब मात्रै फुलेको थियो उसले धेरै ठाउँमा खोजे रातो गुलाब तर कहीँ पनि नभेटाउँदा उदास निराश भएर रुँदै बसिरहेको थियो राजकुमार रोएको एक जोडी इरानी चराले देख्यो अनि नजिक आएर सोध्यो राजकुमार तिमी किन रोएको राजकुमारले सबै कुरा बेली बिस्तार लाएर सुनायो इरानी चराको जोडीले भन्यो भोलि बिहान आएर हेर्नु यहाँ सबै गुलाब रातो फुल्नेछ अनि लगेर राजकुमारीलाई दिनु र आफ्नो बनाउनु यो कुराले राजकुमार धेरै खुसी भयो भोलि बिहानको पर्खाइमा राजकुमार बसिरह्यो राजकुमारको मायाको लागि इरानी चराले आफ्नो पखेटा काँडामा घुस्दै रगत निकालेर त्यो सबै सेतो गुलाबभरि छर्किदियो सबै सेतो गुलाब रातो हुन थाल्यो तर धेरै रगत बगेको हुँदा भाले इरानी चराको मृत्यु हुन पुग्यो अनि पोथे इरानीले आफ्नो प्रेमको बिछोडमा गजल गाउन थाल्यो त्यही समयदेखि नै गजल लेख्न सुरु भएको हो इरानी चरा जसलाई हामी बुलबुल पनि भनेर चिन्ने गर्दछौँ हजुर यो कथाबाट पक्कै पनि केही बुझ्नुभयो भन्ने आशासहित अब भने गजल साभार गर्नेछु यो गजल लेखेर प्रेषित गर्नुभएको छ टपन जिएमजीले हाडहाडे गुल्मी दुईका स्रष्टा हुनुहुन्छ उहाँ हामीलाई यो गजल लेखेर प्रेषित गर्नुभएकोमा जिएमजीलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु र यो गजल पश्चात यहाँहरूमा अर्को साङ्गीतिक गजल जोड्नेछु अलिकति नजर तिम्रो झुकाएर आऊ बादल जस्तो कालो केश फुकाएर आऊ हजुर यही गजल जोड्नेछु अहिलेलाई भने जिएमजीको गजलांश शब्द शेरहरू कसम राम्री देखिन्छौ शिर झुकाएर हेर्दा अप्सरा झैँ लाग्छ केस फुकाएर हेर्दा कसम राम्री देखिन्छौ शिर झुकाएर हेर्दा अप्सरा झैँ लाग्छ केस फुकाएर हेर्दा कसले जादु छर्यो खै मुहारैमा तिम्रो कसले जादु छर्यो खै मुहारैमा तिम्रो उजाड हुन्छ तिमीले बोली लुकाएर हेर्दा कसम राम्री देखिन्छौ शिर झुकाएर हेर्दा नलोभिने कोही छैन सायद तिम्रो सुन्दरतामा नलोभिने कोही छैन सायद तिम्रो सुन्दरतामा धड्कन बढ्छ तिमीले ओठ सुकाएर हेर्दा कसम राम्री देखिन्छौ शिर झुकाएर हेर्दा जति वर्णन गरे पनि कमै हुन्छ झैँ लाग्छ जति वर्णन गरे पनि कमै हुन्छ झैँ लाग्छ स्वार्थ मैले भेटिन मन चुकाएर हेर्दा कसम राम्री देखिन्छौ शिर झुकाएर हेर्दा हुन्छ मन लठ्ठ तिम्रो रूपको चर्चा चल्दा हुन्छ मन लठ्ठ तिम्रो रूपको चर्चा चल्दा ओझेल पर्दा झस्किन्छ मन टुक्राएर हेर्दा कसम राम्री देखिन्छौ शिर झुकाएर हेर्दा अप्सरा झैँ लाग्छ केश फुकाएर हेर्दा नजर तिम्रो अलिकति नजर तिम्रो झुकाएर आओ, अलिकति नजर तिम्रो झुकाएर आओ, बादल जस्तो कालो केश फुकाएर बगने सागर सुकाएर तिमी सँगै बगने सागर सुकाएर अलिकति नजर दाल पनि गल्ने छैन दैव नलागुन्जेल, कालको बस चल्ने छैन दैव नलागुन्जेल, दाल पनि गल्ने छैन दैव नलागुन्जेल, कालको बस चल्ने छैन दैव नलागुन्जेल, जीवनमा खुसियाली सुख सयल बाहेक, जीवनमा खुसियाली सुख सयल बाहेक, दुःखै दुःख फल्ने छैन दैव नलागुन्जेल, दाल पनि गल्ने छैन दैव नलागुन्जेल। थिची हाल्ला जस्तो गरी पुरै चर्किएको, थिची हाल्ला जस्तो गरी पुरै चर्किएको, थोत्रो घर नि ढल्ने छैन दैव नलागुन्जेल, दाल पनि गल्ने छैन दैव नलागुन्जेल। जहिले पनि वियोगले भत भती पोल्दै, जहिले पनि वियोगले भत भती पोल्दै, प्यारो मुटु जल्ने छैन दैव नलागुन्जेल, दाल पनि गल्ने छैन दैव नलागुन्जेल। विपनामा मात्रै होइन सपनासम्म, विपनामा मात्रै होइन सपनामासम्म, फटाहाले छल्ने छैन दैव नलागुन्जेल, दाल पनि गल्ने छैन दैव नलागुन्जेल, कालको बस चल्ने छैन दैव नलागुन्जेल। हजुर, यो साङ्गीतिक आवाज पश्चात सावार गरेको गजल थियो पुरानो नैका काठमाडौँका गजल अनुरागी कोमल भट्टाजीको गजल। उहाँले यो गजल हाल न्युयोर्क अमेरिकादेखि लेखेर प्रेषित गर्नुभएको थियो। नेपालभन्दा बाहिर रहेर पनि गजललाई यति धेरै माया गरी निरन्तरता लगनशील भएर गजल लेख्दै आउनुभएको छ उहाँले, र गजल संसारलाई माया गरी निरन्तरता दिनुभएकोमा कोमलजीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। यसै गरी अर्को गजल तपाईँमा जोड्न चाहन्छु। देखिन्छ देशप्रति सद्भाव कसैको, छ यहाँ अर्थहीन लगाव कसैको। देखिन्छ देशप्रति सद्भाव कसैको, छ यहाँ अर्थहीन लगाव कसैको। यो धरती यो आकाश सारा डुली हेर्दा, यो धरती यो आकाश सारा डुली हेर्दा, भेटियो भयानक नकाब कसैको। देखिन्छ देशप्रति सद्भाव कसैको, नियाली हेर्दैछु म सर्वहारा सधैँ, नियाली हेर्दैछु म सर्वहारा सधैँ, सहन्छ बाध्यताले दबाब कसैको। देखिन्छ देशप्रति सद्भाव कसैको, दयालु भए नि भित्रभित्र यहाँ, दयालु भए नि भित्रभित्र यहाँ, नियत हुँदो रहेछ खराब कसैको। देखिन्छ देशप्रति सद्भाव कसैको, समय उल्टिएर ज्यानै लिन सक्ने, समय उल्टिएर ज्यानै लिन सक्ने, घातक बनेको छ तनाव कसैको। देखिन्छ देशप्रति सद्भाव कसैको, छ यहाँ अर्थहीन लगाव कसैको। हजुर, अहिले सावार गरेको गजल थियो साहित्य अनुरागी अभागी मुकेश रेउलेजीको गजल। बलिया आठ कैलाली सुन्दूर पश्चिमका स्रष्टा हाल मुम्बईमा हुनुहुन्छ, र उहाँले यो गजल पनि मुम्बईदेखि नै लेखेर प्रेषित गर्नुभएको थियो। देखिन्छ देशप्रति सद्भाव कसैको, छ यहाँ अर्थहीन लगाव कसैको। हजुर, यही गजल थियो उहाँको। देशभन्दा बाहिर रहेर पनि देशलाई माया गरी देशको बारेमा लेखेको यो गजल वास्तवमा धेरै राम्रो बनेको छ। हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु मुकेशजीप्रति। यसै क्रममा तपाईँ माझ एउटा साङ्गीतिक आवाजले सजिएको गजल जोड्न चाहन्छु। यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छौ, साँच्चै नबुझ्ने हो कि नबुझे जस्तै बन्छौ। यहाँ देशको छ चिन्ता, यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छौ, यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छौ, यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छौ, साँच्चै नबुझ्ने हौ कि साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छौ, यहाँ देशको छ मेरै सुरक्षा गर्न गाह्रो छ या मलाई तिम्रै सुरक्षा गर्न गाह्रो छ या मलाई तिम्रै सुरक्षा गर्न गाह्रो छ या मलाई तिमी धरती छोडी माथि आकाशका तारा गन्छु साँच्चै नबुझ्ने हौ कि साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छौ यहाँ देशको छ चिन्ता देशको छ चिन्ता तिमी माया माया भन्छु साँच्चै नबुझ्ने हौ कि साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै भन्छु यहाँ देशको तपाईं सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार समाचार सूचना र मनोरञ्जनको संसार यो हो अनलाइन रेडियो हाम्रो संसार लग अन गर्नुहोस् www.radiohamrosansar.com निरन्तर तपाईँको साथमा अनलाइन रेडियो हाम्रो संसार फुलमा पनि विष हुन्छ रेटेपछि थाहा भयो आँखा छली काँडासँग भेटेपछि थाहा भयो फुलमा पनि विष हुन्छ रेटेपछि थाहा भयो आँखा छली काँडासँग भेटेपछि थाहा भयो तिमी बिना माछी हुन्छु बगरको भन्नेलाई तिमी बिना माछी हुन्छु बगरको भन्नेलाई पराईको अङ्गालोमा देखेपछि थाहा भयो फुलमा पनि विष हुन्छ रेटेपछि थाहा भयो विश्वास नै टुटेपछि अब माया के को लागि विश्वास नै टुटेपछि अब माया के को लागि जब तिमीले अन्तिम चिठी लेखेपछि थाहा भयो फुलमा पनि विष हुन्छ रेटेपछि थाहा भयो साँच्चै तिमी हिरा थियौ नपाउनु मेरो भाग्य साँच्चै तिमी हिरा थियौ नपाउनु मेरो भाग्य दैवले नै आखिर बाटो छेकेपछि थाहा भयो फुलमा पनि विष हुन्छ रेटेपछि थाहा भयो पूजा गर्छु सधैँ तिम्रो मन्दिरको देउता मानी पूजा गर्छु सधैँ तिम्रो मन्दिरको देउता मानी भनी जब पैतालाले टेकेपछि थाहा भयो फुलमा पनि विष हुन्छ रेटेपछि थाहा भयो आँखा छली काँडासँग भेटेपछि थाहा भयो हजुर, अहिले तपाईँ सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसारको कार्यक्रम गजल संसार। र यो गजल रहेको थियो झापा तोपगाछीका स्रष्टा तिलक अनुरागीजीको गजल। उहाँ पनि देश बाहिर नै हुनुहुन्छ, हाल उहाँ दुबईमा कार्यरत हुनुहुन्छ। तिलकजीका गजलले भने जस्तै फुलमा पनि विष हुन्छ, रेटेपछि थाहा भयो, आँखा छली काँडासँग भेटेपछि थाहा भयो, अवश्य पनि सबै फुल हेर्दा सुन्दर नै हुन्छ। फुल फुल नै हो, तर कुनै फुलले मिठो सुवास सर्छ भने कुनै फुल निकै विषालु पनि हुन्छ, त्यो छुटाउन सक्नुपर्छ। होइन भने यही गजलले भने जस्तै पाइला काँडामा पनि पर्न सक्छ। निकै मार्मिक गजल थियो यो। गजल संसारलाई माया गरी यति सुन्दर गजल प्रेषित गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु तिलकजीप्रति। अब भने म तपाईँलाई एउटा साङ्गीतिक आवाजले सजिएको गजल सुनाउनेछु। हिजो बासनादार चमेली बनायो, आज साथी छोरी अकेली बनायो। चमेली बना विधान हुनुहुन्न, अराजकता शोषण गर्ने विधान हुनुहुन्न, रातपछि शान्ति निभ्ने बिहान हुनुहुन्न, अराजकता शोषण गर्ने विधान हुनुहुन्न। होस गर कानुनका रक्षा गर्ने बैरी तिमी, होस गर कानुनका रक्षा गर्ने बैरी तिमी, देशद्रोही र भ्रष्टाचारी सम्मान हुनुहुन्न, रातपछि शान्ति निभ्ने बिहान हुनुहुन्न। देश अनि जनताको मर्म के हो बुझ तिमी, देश अनि जनताको मर्म के हो बुझ तिमी, धेरै भए त्यस्तो अब बलिदान हुनुहुन्न, रातपछि शान्ति निभ्ने बिहान। आफ्नै माटो प्यारो तर बैरी हुन्छ धेरै नै, आफ्नै माटो प्यारो तर बैरी हुन्छ धेरै नै, जन्मभूमि हामीलाई नै वीरान हुनुहुन्न, रातपछि शान्ति निभ्ने बिहान हुनुहुन्न। शान्ति भूमि बुद्धको अज्ञानीको बस्तीमा, शान्ति भूमि बुद्धको अज्ञानीको बस्तीमा, अब जलाऊ ज्योति अन्जान हुनुहुन्न, रातपछि शान्ति निभ्ने बिहान हुनुहुन्न, अराजकता शोषण गर्ने विधान हुनुहुन्न। गजल अनुरागी कृष्ण मानव खड्काजीको गजल थियो, अहिले भर्खर साभार गरे। उहाँका गजलमा बुलन्द छ, अब्बल बनेको छ गजल। देशप्रति दर्शाएका यिनै शब्दहरू सबैको मन मस्तिष्कमा रहनु एकदमै जरुरी छ। रातपछि शान्ति निभ्ने बिहान हुनुहुन्न, अराजकता शोषण गर्ने विधान हुनुहुन्न, यही गजल थियो उहाँका। उहाँले यो गजल सानो श्री तिन बर्दियादेखि लेखेर प्रेषित गर्नुभएको थियो। यति सुन्दर चेतनामूलक गजल लेखेर प्रेषित गर्नुभएकोमा कृष्णजीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। यस्तै गरी अर्को गजल जोड्दैछु। यता आउल हात समाऊ नभनुला अबदेखि, मन्दिर हिँड कसम खाऊ नभनुला अबदेखि, यता आउल हात समाऊ नभनुला अबदेखि, मन्दिर हिँड कसम खाऊ नभनुला अबदेखि, हाम्रो प्रेम समाजलाई नमुना होस् भन्छौ भने, हाम्रो प्रेम समाजलाई नमुना होस् भन्छौ भने, बिहे गरौँ डोली सजाऊ नभनुला अबदेखि, यता आउल हात समाऊ नभनुला अबदेखि, यो पेटकै लागि भए पनि सङ्घर्ष त गर्नै पर्यो, यो पेटको लागि भए पनि सङ्घर्ष त गर्नै पर्यो, सँगै बसौँ सँगै रमाऊ नभनुला अबदेखि, यता आउल हात समाऊ नभनुला अबदेखि, यो फेसनले दुनियाँको आँखा ढाकिसक्यो पुरै, यो फेसनले दुनियाँको आँखा ढाकिसक्यो पुरै, स्कर्ट फाल गुन्यो लगाऊ नभनुला अबदेखि, यता आउल हात समाऊ नभनुला अबदेखि, सबै छ नि बराबरै केमा कम छौ पुरुष भन्दा, सबै छ नि बराबरै केमा कम छौ पुरुष भन्दा, चुलो लिप खाना पकाऊ नभनुला अबदेखि, यता आउल हात समाऊ नभनुला अबदेखि, मन्दिर हिँड कसम खाऊ नभनुला अबदेखि। हजुर, यो गजल लेखेर प्रेषित गर्नुभएको थियो बाबिया चौर चार तिलकपुर सुर्खेतका स्थायी निवासी साहित्य अनुरागी कमल जलन आँसुजीको गजल। यस्तै माया प्रेमका गजलहरू अझै पनि थुप्रै थुप्रै मेरो हातमा रहेको छ, बाँकी गजल साभार गर्ने नै छु। अहिलेलाई यो साङ्गीतिक गजल तपाईँ माझ राख्दछु। भन्न त भन्दछन् सब जमाना खराब छ, मान्छेहरूको चाहना खराब छ, जमाना खराब था। जस्तै मैले बोले फेरि तिम्रो मन दुख्ला, अतीतका भेद खोले फेरि तिम्रो मन दुख्ला। तिमीले जस्तै मैले बोले फेरि तिम्रो मन दुख्ला, अतीतका भेद खोले फेरि तिम्रो मन दुख्ला। कर्के नजर हान्छौ कहिले खाउँला जस्तो गर्छौ घरि, कर्के नजर हान्छौ कहिले खाउँला जस्तो गर्छौ घरि। अरूतिर मन घोले फेरि तिम्रो मन दुख्ला, तिमीले जस्तै मैले बोले फेरि तिम्रो मन दुख्ला। यस्ता नाथे माया भन्छौ चुट्कीमै नचाउँछु, यस्ता नाथे माया भन्छौ चुट्कीमै नचाउँछु। तिमीले जस्तै प्रीतम मोले फेरि तिम्रो मन दुख्ला, तिमीले जस्तै मैले बोले फेरि तिम्रो मन दुख्ला। सकेसम्म जुन घामा साक्षी राखे तिम्रै अघि, सकेसम्म जुन घामा साक्षी राखे तिम्रै अघि। मठ लगी कर पोले फेरि तिम्रो मन दुख्ला, तिमीले जस्तै मैले बोले फेरि तिम्रो मन दुख्ला। अतीतका भेद खोले फेरि तिम्रो मन दुख्ला। हजुर, यो साङ्गीतिक गजल प्रसाद साबार गरेको गजल थियो विराटनगरका स्रष्टा लक्ष्मी स्पितिजीको गजल। यति सुन्दर र मार्मिक गजल लेखेर प्रेषित गर्नुभएकोमा लक्ष्मीजीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। मैले पनि आज तपाईँबाट बिदा लिने समय आइसकेछ। मलाई छेउबाट प्रविधि मित्रले समय सकिसकेको सङ्केत दिँदै हुनुहुन्छ। तपाईँसँग गजल साबार गर्दै केही साङ्गीतिक गजल सुनाउँदा सुनाउँदा यो समय बितेको पनि मलाई थाहा नै भएन। एक घन्टा कतिखेर बित्यो त्यो नै थाहा भएन। तपाईँका गजलहरू अझै पनि मेरो हातमा थुप्रै थुप्रै छन्, तर अर्को हप्ता अवश्य पनि साबार गर्नेछु। आजलाई भने बिदाको हात हल्लाउनै पर्छ मैले तपाईँहरूसँग। यतिन्जेलसम्म मेरो साथमा बसेर मलाई साथ दिनुभएका सम्पूर्ण गजल अनुरागी मनहरूमा हृदयदेखि धन्यवाद आभार व्यक्त गर्दछु। साथै मलाई प्राविधिक रूपमा सहयोग गर्नुहुने उद्धव तामाङलाई पनि धन्यवाद दिन चाहन्छु। श्रोता, अन्तिममा तपाईँको सल्लाह र सुझावको सशक्त जरुरत छ मलाई। यस कार्यक्रमलाई कसरी अझै राम्रो बनाउन सकिन्छ र अझै के गर्नु पर्ला यसको बारेमा पनि केही लेखेर पठाउनु भएदेखि म निकै आभारी हुने थिएँ। साथै तपाईँसँग पनि यस्तै गजलहरू छन् भने मेरो यो ठेगानामा लेखेर प्रेषित गर्न सक्नुहुनेछ। मेरो ठेगाना यस प्रकार छ, dearshanti25@gmail.com, dearshanti25@gmail.com मा मेल गरेर पठाउन सक्नुहुनेछ भने फेसबुक पेज गजल संसारमा पनि तपाईँका गजल पोस्ट गर्न सक्नुहुनेछ। आजको कार्यक्रम तपाईँले सुन्न छुटाउनु भएको छ भने र पुनः सुन्न चाहनुहुन्छ भने लगन गर्नुहोस् www.mohanbihaniblogspot.com, www.chisapaninepalblogspot.com, www.nqkhabar.com, www.isahityasansar.com, www.santipakhrin.com, www.radiohamrosansar.com साथै फेसबुक पेज गजल संसारमा पनि गएर सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ।